र तपाईँ अहिले लगभग कति वर्ष कि हुनुभयो अरे? तपाईँ 28 वर्ष कि हुनुभयो। विशेष गरेर गाउँमा अझै पनि छोरीहरू हुर्किए भने अथवा स्वयं छोरीहरू पनि लभ गरेर जाने होइन विवाह गर्ने त्यस्तोतिर लाग्छन्, तपाईँको सोचमा कहिले त्यस्तो आयो या आएन, के छ जीवनमा? साँच्ची कि तपाईँ जस्तो बुवा आमा पालेर बस्नु पर्ने मान्छे हो, तपाईँको मन बुझ्ने, तपाईँको व्यवस्था बुझ्ने, जस्तो कि घर जाँ बस्ने पनि त हुनु पर्यो नि, त्यस्तो मान्छे पाउनु होला? त्यस्तो मान्छे बिरालै पाउँछ अहिले, त्यस्तो मान्छे तर अहिले यो मैले यहाँ कुनै दिन म चाहिँ पक्राउँदै ओजेन्सी घरमा आएर भेट्छु, म त्यस्तो मान्छे भेट्छु भने म आउनु होला छु, म घर फर्किनु समयमा त्यस्तै मैले एकजना दुखी मैले छोरी हुन सक्दो रहेछ मलाई खोज्यो भने म अहिले समयमा म धेरै खुसी छु, यसको लागि म भन्दा पनि मेरो बाबा आमालाई के खालको मान्छे मैले भेटिसकेको छु, म कुनै दिन सिखमा आएर मैले ओपन गर्नेछु, यहाँ मैले धेरै भन्दिनँ, म त्यति नै भन्छु, मान्छे मैले भेटिसकेको छु। अनि तपाईहरुले ओजेलका खबर त्यहाँ इजरायलमा कतिको सुन्नुहुन्छ? पक्कै पनि परिवर्तनका तपाईँभित्रका जुन ज्वालाहरू छन् त्यसले पक्कै पनि भोलिका दिनमा समाजलाई परिवर्तन गर्नमा पक्कै पनि मद्दत पुग्नेछ। विशेष गरी तपाईँको जुन एउटा सङ्घर्षशील जीवन कुनै छोरा नभएर छोरीले पनि छोराले भन्दा बढी गरेर देखाउन सक्छ भन्ने एउटा उदाहरणकी पात्र मुसिकोट पाँच देउरालीकी तपाईँ विद्या कार्कीको जीवनको बारेमा थोरै गाउँबाट पनि बुझ्यौँ र त्यस कारणले गर्दाखेरि तपाईँको एउटा उदाहरण तपाईँको एउटा जीवन कथाले अरू छोरा नभएका दिदी बहिनीहरू र तिनका बाबु आमाहरू उनीहरूमा पनि एउटा ऊर्जा थपियोस्, जिउनका लागि कुनै त्यस्तो किसिमको मनमा खिन्नता नहोस् भन्नका लागि तपाईँलाई यो जीवन पोर्टलमा लिएका हौ। तपाईँमा जुन एउटा साहस छ, जुन दृढतापूर्वक लाग्नु भएको छ, त्यसका लागि हामी शुभकामना दिन चाहन्छौँ। तपाईँले जुन एउटा छोरा नहुनेहरूका लागि एउटा छोरा बन्नु भएको छ, त्यो तपाईँको यात्रा, त्यो तपाईँको मानसिकता सधैँ कायम रहोस्, कहिले निराश हुन नपरोस् र तपाईँहरूका बाबु आमाको पनि अहिले तपाईँको जुन पौरखबाट, तपाईँको जुन मायाबाट जसरी मलाई छोराको आवश्यकता परेन, मलाई छोरा हुनेहरूले पो के गरे, आखिर छोरा हुनेहरूले नै बाउ आमाको सब फाल्न नआएका घटना पनि तमाम छन्। भोलिका दिनमा उहाँ तपाईँका बुवा आमाको सयौं वर्ष आइयोस्, यद्यपि त्यस्तो उहाँहरूको सब एउटा छोरीले उठाउनु पर्छ, उठाएका पनि छन्, उठाउँदै आएका छन्। मैले यहाँनिर धना भण्डारीको नाम लिन चाहन्छु, जो नेपाली काङ्ग्रेसका नेता स्वर्गीय धनेन्द्र भण्डारीकी पत्नी हुनुहुन्छ। उहाँले चिन्नुहुन्छ होला सायद धना भण्डारीलाई, उहाँ एउटा शिक्षिका पनि हो। उहाँले चाहिँ आफ्नो आमाको मृत्यु हुँदा आफै दागबत्ती दिनुभएको थियो र श्रीमानको पनि आफ्नै हातले दागबत्ती दिनुभयो। यस्ता महिलाहरूले जुन उदाहरणीय काम गर्दै आउनु भएको छ, जस्तै अब विष्णु कुमारी सापकोटकै नाम लिनुपर्छ, उहाँले पनि आमाको 13 दिनसम्म क्रिया बस्नुभयो काठमाडौँमा, जुन उहाँको आमाको निधन भएको थियो। यसरी महिलाहरू एक पछि अर्को हुँदै हिजोको रूढिवादी, हिजोको त्यो संकीर्ण मानसिकता त्यागेर त्यसलाई चिर्दै समाजले जुन एउटा जन्जिर बनाएको छ, यो नियम रूपी जन्जिर, त्यसलाई तोड्दै जुन किसिमले एउटा परिवर्तनको पक्षमा आउनु भएको छ, त्यो समाजलाई चिर्दै जानु भएको छ, त्यो चिर्दै जानु होला, तपाईँ पनि त्यसमा सक्षम हुनुहोला भन्ने शुभकामना दिँदै महिलाहरू साहस गरेर इजरायल जस्तो त्यो भूमध्य सहारको बीचमा पर्ने एउटा इजरायलसम्म पुग्नु भएको छ। तपाईँ जस्तो अर्खले एउटा नम्बर साथ कि मन्जु थापा पनि हुनुहुन्छ, उहाँलाई म चिन्छु। तपाईँ लगायत मन्जु थापा त्यहाँ अन्य दिदी बहिनीहरू उहाँहरू सबैलाई र विदेशमा बस्ने सबै नेपालीहरूको सुखद रहोस् प्रवासी जीवन भन्दै अन्त्यमा तपाईँको बुवा मिनबहादुर कार्की र आमा मती कलासँग मैले भेट भएर कुराकानी गरिरहेको थिएँ। दुई तिन फेरा म भेट भयो। विशेष गरेर उहाँहरू भन्नुहुन्थ्यो मेरो छोरा भने पनि छोरी भने पनि अथवा छोरी होइन मेरो विद्या मेरो छोरो हो भन्नुहुन्थ्यो। र उहाँ किन यसो कुनै असहाय देख्न बित्तिकै आँसु खसाली हाल्नु हुँदो रहेछ। आखिर छोरै चाहिन्छ भन्ने मानसिकता किन रहिरह्यो मान्छेमा? हेलो, यस्तो मनस्थिति बनाइदिन्छन् कि पहिलेदेखि जो बिहे गरेर जाने हो त्यति मान्छे फिलिङमा लेखा पढेर मात्रै त्यसमा होइन पनि हवस् त विद्याजी, यतिन्जेल प्रेरणादायी तपाईँको जीवन कहानी सुनाइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो गुल्मीको मुसिकोट 5 देउराली घर भई हाल इजरायलमा कार्यरत विद्या कार्की, जो कुनै समय मुस्किलले 2-3 हजार रुपियाँ मासिक कमाउनका लागि जसले एउटा 14 वर्षको उमेरदेखि देउरालीको एउटा बजार भनिन्छ त्यसलाई त्यहाँ एउटा सामान्य होटल गरेर जीविका गर्नुहुन्थ्यो र उहाँलाई द्वन्द्व कालमा त्रासका कारण धम्कीका कारण विस्थापित पनि हुनु परेको थियो। उहाँ तम्गासमा आएर बस्नुभयो र काठमाडौँमा युद्धमा जानुभयो, आर्मीमा भर्ती हुनुभयो, फेरि पनि बाबुआमा कतै मारिदिने हुन् कि के हुने हो कि भनेर एउटा बाबुआमाको पीरले फेरि जागिर छोडेर आउनुभयो र अहिले विदेशमा गएर इजरायलमा पुगेर अहिले मासिक 1.5-2 लाखसम्म कमाउन सक्नु भएको छ। यो पनि महिलाहरूको एउटा सङ्घर्षको प्रतिफल हो। नजिकका दाजुभाइहरूले अपुत्तोको छोरी, अपुत्तोको हलक आदि इत्यादि भन्ने गरिन्छ, तर तिनीहरूलाई एउटा च्यालेन्ज दिँदै जुन विद्या कार्की यहाँसम्म आइपुग्नु भएको छ र उहाँका बाबुआमालाई पनि अब छोराको आवश्यकता रहन्छ भन्ने कुरा महसुस भइसकेको छ। यस्तै हरेक छोरा नभएका दम्पतिहरू र उनका छोरीहरूले गर्न सकुन् भन्ने कामना गर्दै पुनः पुनः म विद्या कार्की र उहाँका परिवार, उहाँका दिदी बहिनीहरू, उहाँहरूले जो अहिले पनि घरमा बाबुआमालाई छोराको एउटा माया भरोसा दिनुभएको छ, त्यसका लागि त्यो परिवारलाई धन्यवाद दिँदै म यस जीवनको गुरेटो बिट मार्न चाहन्छु। धन्यवाद। सुनिहाल्नु भयो दाजुभाइ नहुने चेलीहरूको पीडा, उनको सङ्घर्ष र सफलताको कथा, उनै चेलीको त्यो जीवनको गोरेटोबाट पनि छोराविहीन दम्पति र उहाँका छोरीहरूले पनि साहस बटुल्नु हुनेछ भन्ने अपेक्षा राख्दै ओझेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा माग्नु पूर्व पत्रचारका लागि सामुदायिक रेडियो स्काई तम्गाज गुल्मी वा तपाईँ जुन रेडियो सुन्दै हुनुहुन्छ त्यसैको ठेगानामा पनि पत्रचार वा टेलिफोनमा सुझाव सल्लाह दिन सक्नुहुनेछ। साथै सिधै प्रतिक्रिया र आफ्नो ठाउँको खबर प्रसारणका लागि 98-570-61-530 सम्पर्क राख्नुहोला। हवस् त, यतिन्जेल ओझेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।